नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि यो हो रेडियो अर्पण 104.5 मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति कार्यक्रम अर्पण समर्पण। कार्यक्रमको हरेक नवीनतम बसाइहरूका साथमा प्रत्येक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयलाई हामीले लिएर आउने गर्दछौँ र यो समयमा तपाईँलाई हामी स्वागत गर्छौँ। 0555 63 332 यो नम्बरमा यति बेला कोही मित्र आइसक्नु भएको छ भन्ने जानकारी मैले पाइसकेको छु। ढिला नगरिकन उहाँसँगै कुराकानी अगाडि बढाउँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? के छ दिपेन्द्रजी, हालखबर सुनाउनुहोस्। सब ठिक छ दादा, सब राम्रै चलिरहेछ। अनि कोराकतिर कतिको गर्मी बढिरहेछ अहिले? ठिकै दादा, ठिकै बढिरहेछ। शीतल होला नि त कोराक त है? शीतल छ दादा। आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झने? सर्वप्रथम हजुरको लागि धन्यवाद, अनि प्राविधिक दादालाई, अनि मेरो भाइ सोनम तामाङ, अनि पार्वती बहिनीहरू पार्वती तामाङ, अनि मेरो घर परिवारलाई, अनि रमत तामाङ, अनि मेरो साथीहरू तिलक तामाङ, अनि कुमार तामाङ, प्रवीण तामाङ, अनि प्रेम सिंह भयो, अनि धेरै डिमडुङ, अनि कुमार तामाङ, अनि मलाई धेरै धेरै माया गर्ने हामीसु तामाङलाई सम्झन चाहन्छु। हुन्छ दिपेन्द्रजी, आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते दादा। आउनु भएको थियो दिपेन्द्र तामाङ कोराकबाट, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउनु भयो। यति बेला तपाईँ आउन चाहनुहुन्छ भने 0555 63 332 यो नम्बर हामीले तपाईँकै लागि खुल्ला गरेर राखेको नम्बर हो। विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज सुनिरहनु भएको छ। जुनसुकै कुनामा रहेर पनि आफ्नो गाउँघरको सम्झनालाई त सताउँछ नै, र पनि रेडियो अर्पण सँगै रहेर आफ्नो गाउँघरको झल्को मेट्नका लागि, आफ्नो पुराना सम्झनाका दिनहरूलाई, त्यो मनको तृष्णा मेटाउनका लागि बस्नुहुने तमाम आदरणीय परदेशी मित्रहरूलाई पनि कार्यक्रमको यो छेडमा सम्झन चाहन्छु। यति बेला कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते, रुबला बाजे, के छ? एकदमै ठिक छ। सरोजी के छ खबर? ठिकै छ, अनि तपाईँको? मेरो पनि एकदम ठिक छ। अनि खाजा खानुभयो? खाजा भयो, सरोजीको भयो? हजुर भयो दाइ। अनि पदमपुरतिर के के भइरहेछ? गर्मी बढिया छ, अरू केही भएको छैन, उन्नति प्रगति त। अनि आज तपाईँलाई डुलुवा बाजेको याद कसरी आयो त? म त्यो जसर इन्जोयमा फोन गर्छु, अनि तपाईँले हुन्छ सरोजी कसलाई सम्झने? हजुरलाई धन्यवाद, पार्सिका दिदीलाई, अनि घमण्डलाई, नरेशलाई, अनि कल्पनालाई, अनि दाजुलाई, अनि विष्णुलाई, अनि मेरो श्रीमानलाई, मेरो सानो छोरालाई, अनि सुरेश थापालाई, यति नै हो दाइ। अनि डुलुवा बाजे खै त? ए डुलुवा बाजेलाई। हुन्छ सरोजी, आउँदै गर्नु, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनु भएको थियो सरु अधिकारी पदमपुरबाट, बिदा भइसक्नु भएको छ। आजको बिहिबारीय श्रृङ्खला हामी आधुनिक गीतहरू सुन्ने गर्दछौँ। सोही क्रममा पृष्ठभूमिमा आवाज गुन्जिसकेको छ, यसै आवाजलाई अलिकति ठुलो बनाउँछु। कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला। तिमी पराई हुन पहिले भगवान मलाई मर्नु परोस्। जसलाई तिमीले चाहन्छौ, जसलाई तिमीले चाहन्छौ, उसैले नि माया गरोस्। तिमी पराई हुन पहिले सुझारे पनि तिमीलाई नै माया गर्छु, मलाई घृणा गरे पनि। हो खुसी रहोस् तिम्रो जीवन, मेरो आँसु झारी पनि तिमीलाई नै माया गर्छु। मलाई घृणा गरे पनि मेरो भगमा आँसु आँसु तिम्रो भगमा हाँसु परोस्। जसलाई तिमीले चाहन्छौ, जसलाई तिमीले चाहन्छौ, उसैले नि माया गरोस्। तिमी पराई हुनु पहिले छातीमा तिमलाई खुसी मिल्छ भने, म बिना नै तिम्रो जीवन सुखमय हुन्छ भने। हो हान छोरा यो छातीमा तिमलाई खुसी मिल्छ भने, म बिना नै तिम्रो जीवन सुखमय हुन्छ भने। तिम्रो खुसी हेरी मलाई संसारबाट बिदा मिलोस्। जसलाई तिमीले चाहन्छौ, जसलाई तिमीले चाहन्छौ, उसैले नि माया गरोस्। तिमी पराई हुनु पहिले भगवान मलाई मर्नु परोस्। हो तिमी पराई हुनु पहिले भगवान मलाई मर्नु परोस्। तिमी पराई हुनु पहिले भगवान मलाई मर्नु परोस्। निकै सुमधुर भाका आज भनौँ हृदय विदारक आवाज सुन्यौँ यो क्रममा, आधुनिक आवाज यहाँनिर अगाडि बढाएका थियौँ। कार्यक्रम अर्पण समर्पण को यो बसाइमा हामी रहेका छौँ। 0556 63 332 यो नम्बर तपाईँको लागि खुल्ला गरेको नम्बर हो। कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा यति बेला पाइरहेको छु, उहाँसँगै कुराकानी गर्छौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रवीण तामाङ। खोराकबाट प्रवीण तामाङ। हजुर प्रवीण जी। हजुर के गर्दै हुनुहुन्थ्यो? बसी बसौ मात्रै। हजुर हुन्छ प्रवीण जी, कसलाई सम्झने आज? तपाईँलाई धन्यवाद दादाहरू अशोक, प्रजल, कुमार, हरिशङ्कर, रूपचन्द, तिलक, हुन्छ प्रवीणजी आउँदै गर्नु होला। अहिले भने छुट्टिन्छौँ, नमस्कार। नमस्ते। प्रवीण तामाङ आउनु भएको थियो खुराकबाट, सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। र तपाईँ पनि 0556 63 332 यो नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला फेरि पनि कार्यक्रममा कोही मित्र आइसक्नु भएको छ, उहाँसँगै कुराकानी गर्नपट्टि लाग्ने हो कि भन्ने इसारा आत्मीय मित्र विष्णुबाट यहाँनिर मैले पाइरहेको छु। ढिला नगरिकन उहाँलाई स्वागत गरौँ कार्यक्रममा। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुमार लामा। खोराकबाट कुमार लामा। कुमारजी हजुर कसरी बितिरहेछन् दिनहरू? ए त्यतिकै बसिबस्छ दादा, अब काम गरौँ भने घामले चल्दैन। काम गरौँ भने घामले पोल्छ है? हजुर फेरि गीत छ नि एउटा, घामले नि पोल्दियो जुनले नि जाडो हो भन्छ है, त्यस्तै हो। हुन्छ कुमारजी, कसलाई सम्झने आज? फर्स्ट अफ अल हजुरलाई, अनि टेक्निसियनमा रहनु भने दादाको लागि, अनि मेरो घर परिवारको लागि, मेरो साथीहरू भर्खरै आउनु भएको थियो, मेरो भाइ प्रवीण अनि दिपेन्द्र तामाङ, मेरो साथी तिलक, रूपचन्द, शङ्कर, प्रेम, रमेश, अनि मेरो साथी विदेशमा रहनुहुने सन्देश तामाङलाई, र मलाई चिने नचिने सम्पूर्ण, र लास्टमा मेरो साथी शान्ति लामा। कुमारजी आउँदै गर्नुहोला, नमस्कार। नमस्ते दादा। कुमार लामा आउनुभएको थियो कुराकबाट। यति बेला फेरि पनि अर्को आवाज सुन्ने बेला भएको छ, सुन्छौँ यो आवाज। तिम्रो माया रेडियो अर्पण 104.5 मेगाहर्ज रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। स्वागत छ फेरि पनि एकैछिनको विश्राम पछिको समयमा। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम अर्पण समर्पण। कार्यक्रम अर्पण समर्पणको श्रृङ्खलामा रहेर तपाईँलाई नै स्वागत गरिरहेको छु। 0556 63 332 यो नम्बरमा र तपाईँ आउन चाहनुहुन्छ भने यही नम्बर खुल्ला रहेको पनि जानकारी गराउन चाहन्छु। कार्यक्रम अर्पण समर्पणको बसाइमा सहभागिता जनाउनका लागि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा मैले पाइरहेको छु। उहाँसँगै कुराकानी गर्नपट्टि लागौँ। हजुर नमस्कार। हेलो नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकदेखि बाटुली लामा। के छ बाटुलीजी हालखबर? हाम्रो पनि एकदमै ठिक छ। हुन्छ, क कसलाई सम्झने सम्झना अगाडि बढाउँ। धन्यवाद। अनि मेरो मम्मी बाबाहरूलाई, अनि मेरो बहिनी सुमित्रालाई, मेरो छोरो सुजिलालाई, अनि दादाहरू बाबुराम राजु, अनि भाइ सन्देश सन्तोष, अनि मेरो के अरे मामा इन्द्रलाललाई, अनि मेरो मेरो साथीहरू सीमा सुतली बिनिता, अनि मेरो भाइ नै हुन्छ। बाटुलीजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। आउनु भएको थियो बाटुली लामा खोराकबाट। सम्पूर्णको लागि मिठो सम्झना उहाँले पनि अगाडि बढाइसक्नु भएको छ। तपाईँ पनि आउन चाहनुहुन्छ भने 0556 63 332 यो नम्बर तपाईँको लागि खुल्ला रहेको नम्बर हो। मैले तपाईँलाई जानकारी गराइरहेको छु। यसै नम्बर मार्फत तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। भन्दा भन्दै आजको कार्यक्रमको अन्तिम मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? रेश कुमारजी। के छ? एकदमै मजाले चिनियो नि रेश कुमारजीलाई। चिनिएन भन्दा बर्बाद होला नि फेरि, होइन र? अनि के छ रेश कुमारजी, खबर सुनाउनुहोस्। लौ न, के कुरा चाहिँ बेठिक पर्यो रेश कुमारजीको? यो समाचार सुन्दा त हामीलाई पनि नमजा लाग्यो रेश कुमारजी। अब बालबच्चाहरू अङ्कल कता कता हेर भइरहेछ, अब निकै मन छुने नराम्रो समाचार सुनाउनु भयो रेश कुमारजी। पक्कै पनि अब छिटै होइन, त्यस्तो सोचा जस्तो नभाग्या होस् आओस् भन्ने कामना, होइन? एकदम ठिक छ। हुन्छ रेश कुमारजी, कसलाई सम्झने? धन्यवाद। दादालाई, रिजन दादालाई। हुन्छ रेश कुमारजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनु भएको थियो लोथरबाट रेश कुमार। रेश कुमारसँग कुराकानी गरे सँगै आजको लागि कार्यक्रम अर्पण समर्पणको समय सकिसकेको छ। आज कार्यक्रममा कोराकबाट दिपेन्द्र तामाङ आउनुभयो, सर्वाधिकारी पदमपुरबाट, कोराकबाट प्रवीण तामाङ, कोराकबाट कुमार लामा, कोराकबाट बाटुली लामा र अन्त्यमा लोथरबाट रेश कुमार आउनुभयो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद यही भन्दै आजको लागि कार्यक्रम अर्पण समर्पणबाट छुट्टिनुपर्छ। यतिन्जेलसम्म प्रविधिबाट सघाउने आत्मीय मित्र विष्णुलाई धन्यवाद, तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रमको व्यवसायबाट बिदा हुन्छु, नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।